प्रेरित गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ट्जमा प्रोग्राम जस्ट फर इन्जोयली राज पनि हामी तपाईँसँग रमाइलो कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ जस्ट फर इन्जोयको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौ बिहान 11 बजेको अर्पण खबरपछि करिब करिब 12 बजेसम्म र विशेष गरी आजको दिनमा शुक्रबारको दिनमा हामी तपाईँहरूको प्रतिभालाई लिने गर्छौ र तपाईँभित्र केही प्रतिभाहरू छ भनेदेखि चाहिँ आजको प्रोग्राममा आएर तपाईँले आफ्नो प्रतिभा प्रस्फुटन गर्न सक्नुहुनेछ। 0556363332 र 0556363333 यो बाटो तपाईँको लागि खुल्लै छ, तपाईँ आउँदै गर्नुहोला। यति बेला भने कार्यक्रमको सुरुवातमा एउटा आवाज तपाईँको लागि राख्छु, त्यस पछाडि तपाईँसँग कुराकानी गर्न आउनेछु। तिमी भित्रै हराउन म पनि त भए विवाद प्रेम दिवस हर दिन हो कि प्रेम दिवस कागज को बोले छे थे तिमीले नै मिठो सुवास भर्यो ओ कागज को बोले छे थे तिमीले नै मिठो सुवास भर्यो बसन्ती माया भयो मेरो भागमा पर्यो जब तिमी मेरै भागमा पर्यो रितो मेरो जीवनमा जब भयो तिम्रो प्रवेश तिमी भित्रै मिठो खालको आवाज तपाईँले सुन्नुभएको छ। प्रोग्राम जस्ट फर इन्जोय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्ट्जमा साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर हामीलाई यति बेला सुनिराख्नु भएको छ र कोही साथी आउनु भएको छ फोन सम्पर्कमा, उहाँलाई स्वागत गर्छु। हेलो हेलो उहाँकै साथी आउनुहुन्थ्यो तर उहाँ गइसक्नु भएको रहेछ. 0556563332 र 0556563333 योबाट हामीले तपाईँको लागि खुल्ला गरिराखेका छौँ. विशेष गरी आज तपाईँहरूको प्रतिभालाई लिने कोसिसमा छौँ. तपाईँभित्र केही प्रतिभाहरू छ, तपाईँलाई गीत गाउन आउँछ अथवा चुटकिलाहरू भन्न आउँछ, हामीलाई हँसाउन आउँछ, कसैको क्यारिकेचर गर्न आउँछ, केही लेख्नुहुन्छ, तपाईँका भावनाहरू यति बेला सुनाउन चाहनुहुन्छ भने पनि हामीलाई फोन गर्नुहोस्. हामी मात्र आज तपाईँहरूको प्रतिभालाई लिने गर्छौँ. र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ. हेलो हेलो हेलो हजुर नमस्कार. नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मनहरीबाट सरिता लामा. मनहरीबाट सरिता लामा, के छ सरिताजी हाल खबर? सबै ठिक छ. के गर्नुहुन्छ रे? बसी बसाई. बसी बसाई मात्रै हो? हजुर. पानी कतिको पर्यो आज मनहरीतिर? मात्रै? हजुर. ओफो, यहाँ त निकै नै मजासँग बिहान पानी परिरहेको थियो होइन? ठिक छ, अलिकति शीतल भने नि भएको छ नि, हिजो अस्ति एकदम गर्मी भइरहेको थियो है. अनि आज हामीलाई के सुनाउनुहुन्छ? त्यस्तो भन्न पाइँदैन. आज आज त केही न केही सुनाउनै पर्छ. गाउन आउँदैन? हँसाउन आउँछ त? मैले झन् आज तपाईँहरूको प्रतिभा लिन्छु म, फोन गर्नुहोस् भनेको होइन त नि. झन् आज तपाईँहरूको प्रतिभालाई मात्रै लिन्छु, तपाईँहरूको प्रतिभा यदि तपाईँभित्र प्रतिभा छ भनेदेखि चाहिँ फोन गर्नुहोस् भने होइन. मैले म पहिलोचोटि हो, थाहा छैन. मैले भनिराखेको थिएँ, रेडियो सुन्नु भएको थिएन र? छैन, भर्खर अन गरेको थिएँ. ल ठिकै छ, त्यसो भए अब शुक्रबारको दिनमा चाहिँ हामी सधैँ तपाईँहरूको प्रतिभालाई लिन्छौँ है. अर्को पटक आउँदा चाहिँ केही न केही लिएर आउनुहोस् है हाम्रो लागि. हुन्छ. कसलाई सम्झिनुहुन्छ ल सम्झिनुहोस्? खास गरी एउटा साथीले बस्तीपुर काठमाडौँ जाँदा हुन्छ, उहाँलाई सुन्ने यात्रा भन्न चाहन्छु. हजुर. घरमा मम्मी बुवा हुन्छ, मम्मी बुवा सबैलाई चाहन्छु. हुन्छ, अहिले भने छुट्यौँ है त. हुन्छ, नमस्कार. रेडियो अर्पण 104.5 मेगाहर्जमा यति बेला हामी प्रोग्राम जस्ट फर इन्जोय तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ. र तपाईँभित्र पनि केही प्रतिभाहरू छ भनेदेखि आउनुहोला 0556563332 र 0556563333 यो बाटो तपाईँको लागि खुल्लै छ. र केही प्रतिभा छ भनेदेखि चाहिँ आज फोन गर्नुहोला, मेरो आग्रह छ तपाईँलाई. यदि तपाईँलाई गीत गाउन आउँछ, हल्का फुल्का गुनगुनाउने गर्नुहुन्छ कहिले काहीँ, र यति बेला हामीलाई सुनाउन मन लागेको छ आफूभित्रको प्रतिभालाई भनेदेखि फोन गर्नुहोस् 0556563332 र 0556563333 यो बाटो चाहिँ खुल्ला छ. र यति बेला कोही साथी आइसक्नु भएको छ, म उहाँलाई स्वागत गर्छु. हेलो हजुर, नमस्ते दिदी. नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? मकवानपुरबाट भूमिका. के छ भूमिका हाल खबर? एकदम ठिक छु दिदी. पानी पनि भेट भएको थियो है? हजुर हजुर. अनि पानी कतिको परिरहेछ आज त्यतातिर? पानी थोरै भनौँ, हावाहुरी चलाएको अहिले चाहिँ अलिअलि पानी रोकिया छ है. हजुर हजुर. ल ठिक छ, अनि खाना खानु भयो त? खाना भइसक्यो. अनि हजुरको? मेरो पनि भइसक्यो. अनि आज भूमिकाले चाहिँ के सुनाउनुहुन्छ हामीलाई? म गजल सुनाउँछु दिदी. गजल सुनाउनुहुन्छ? हजुर हजुर. हुन्छ, सुरु गर्नुहोस्. अलिक व्यङ्ग्यात्मक खालको भनौँ न, हाम्रो काँक्रा गाविसलाई खुल्ला दिशामुख क्षेत्र घोषणा गर्ने बेला मैले तयार पारेको भनौँ रचना गरेको गजल छ है. हुन्छ, सुरु गर्नुहोस्। जस्तो भए पनि सुनाउँछ है त. हस्. कता गयौ साथी तिमी आज भोलि आउन छोड्यौ, कता गयौ साथी तिमी आज भोलि आउन छोड्यौ, पूर्व पछि जङ्गलमा दिशा गर्न धाउन छोड्यौ, कता गयौ साथी तिमी आज भोलि आउन छोड्यौ. लाग्छ मलाई कसैले फकायो कि चर्पीमा जान, लाग्छ मलाई कसैले फकायो कि चर्पीमा जान, हेर्दाखेरि देख्न छाडे किन यता धाउन छोड्यौ, पूर्व पछि जङ्गलमा दिशा गर्न धाउन छोड्यौ. परिवारले रोक्यो कि त सिकाउँछ माझले, परिवारले रोक्यो कि त गाउँ समाजले धारा पानी माथिपट्टि बाटा चरा आउन छोड्यो पूर्वपट्टि जङ्गलमा दिशा गर्न थाल्न छोड्यो गर्नुपर्छ दिशा पिसाब सबैले चर्पीमा गर्नुपर्छ दिशा पिसाब सबैले चर्पीमा त्यसैले त जङ्गलमा तिम्रो पाइला आउन छोड्यो पूर्वपट्टि जङ्गलमा दिशा गर्न टोलदेखि गाउँ समाजले प्रयोग गरौ चर्पी टोलदेखि गाउँ समाजले प्रयोग गरौ चर्पी दिशा गरी फर्किँदाखेरि गाउने गीत गाउन छोड्यो पूर्वपट्टि जङ्गलमा दिशा गर्न धाउन छोड्यौ समाजले प्रयोग गर्दा चर्पी तिमीले पनि गर्यौ होला समाजले प्रयोग गर्दा चर्पी तिमीले पनि गर्यौ होला स्कुलबाट घरमा आउँदा गनाउने दिशा गनाउन छोड्यौ कता गयौ साथी आज भोलि आउन छोड्यौ पूर्वपट्टि जङ्गलमा दिशा गर्न धाउन निकै नै एकदम चेतनामूलक भावना तपाईँले प्रस्तुत गर्नुभयो धेरै धेरै धन्यवाद छ भूमिकालाई है फेरि फेरि पनि आउँदै गर्नुहोला शुक्रबारको दिनमा तपाईँको पक्कै पनि लिन्छौँ है अनि तपाईँको डेलिगेसनको कस्तो लागेको छ आज डेलिगेसन भन्नुपर्दा सर्वप्रथम हजुरलाई अन्त टेक्निसियन दाजुलाई मलाई भूमिका सेन्टर भनेर चिन्ने सम्पूर्ण आफन्त जनप्रियजनहरू र यतिखेर अर्बन एफएम मार्फत जस्ट फर इन्जोय सुनेर बसेको तमाम श्रोताहरूको लागि हुन्छ अहिले भने छिटो भूमिका नमस्कार भूमिका आउनु भएको थियो यति बेला र जस्ट फर इन्जोयमा छौँ आज विशेष गरी तपाईँहरूको प्रतिभालाई हामीले लिइराखेका छौँ र 056-563-332 र 056-563-333 यो बाटो चाहिँ तपाईँको लागि खुल्लै छ तपाईँभित्र केही प्रतिभा छ भनेदेखि हामीलाई फोन गर्नुहोला तपाईँ गीत गुनगुनाउनुहुन्छ कहिलेकाहीँ घरमा बस्दाखेरि अथवा साथीहरूको माझमा र यति बेला हाम्रो माझमा पनि गुनगुनाउन मन लागेको छ भनेदेखि फोन गर्नुहोस् पक्कै पनि तपाईँको प्रतिभालाई हामी जोड्नेछौँ स्थान दिन्छौँ र कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ हेलो हजुर दिदी नमस्ते नमस्कार राधाजी के छ हाल खबर सबै ठिकै छ दिदी सबै ठिक छ हजुर अनि पानी पर्याप्त छ कि छैन त्यतातिर आज हजुर पानी पानी परिरहेको थियो तर अहिले चाहिँ पर्या छैन साँच्चै कहाँ हुनुहुन्छ अहिले काठमाडौँतिरै हुनुहुन्छ कि चितवन आउनु भएको छ अहिले काठमाडौँ काठमाडौँ नै हुनुहुन्छ हजुर ल ठिक छ अनि खानपिन त भयो होला अनि आज विशेष गरी हामी तपाईँहरूको प्रतिभालाई लिन्छौँ थाहा नै छ होला हाम्रो राधाजीलाई पनि होइन आज हामीलाई के सुनाउनुहुन्छ भविष्यलाई कहिले नसो भविष्यलाई सोधी कहिल्यै नाच्नु किनकि त्यो कल्पना मात्र हुन्छ विगतलाई सम्झि कहिल्यै नरुनु किनकि त्यो सम्झना मात्र हुन्छ वर्तमानलाई नै सधैँ अगाल्ने गर्नु किनकि त्यो वास्तविक हुन्छ यति नै हो दिदी कस्तो सही कुरा गर्नु हाम्रो राज्यले पनि निकै नै मजासँग ताली बजाइदिनु भयो एकदम मन परेछ राज्यलाई पनि है धेरै धेरै धन्यवाद छ राधाजी यति मिठो भावना तपाईँले हामीलाई सुनाउनु भयो त्यसको लागि र तपाईँको डेलिगेसनको कस्तो लागि छ आज सर्वप्रथम हजुरलाई धन्यवाद टेक्निसियनमा रहने राजुलाई विष्णुलाई अर्पण होल युनिटलाई र मेरो घर परिवार र मलाई राधा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई हुन्छ राधा छिटो नमस्कार नमस्ते दिदी राधा आउनु भएको थियो काठमाडौँबाट र जस्ट फर इन्जोयमा छौँ आज तपाईँहरूको प्रतिभालाई लिएर रमाइलो गरिराखेका छौँ तपाईँ पनि आफ्नो प्रतिभाहरू यति बेला हामीमा आज प्रस्तुत गर्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला 056-563-332 र 056-563-333 एकैछिन यो पृष्ठभूमिमा गुन्जिएको आवाजलाई थोरै अगाडि जोड्छु त्यस पछाडि छोटो व्यावसायिक विश्राम लिन्छौँ अनि फेरि आउँछौँ मार्यो

सम्पर्क मेगा इलेक्ट्रोनिक्स रत्नगर दुई टाँडी बजार पिपल चौतारीको ठिक अगाडि उत्तर तर्फ। फोन नम्बर 0556563304 मोबाइल 9845527251। रेडियो अर्पण 104.5 मेगाहर्ट्ज। विश्राम पछाडिको यो समयमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छौ। जस्ट फर इन्जोय तपाईँ यति बेला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण 104.5 मेगाहर्जमा र साथसाथै इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर यति बेला हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर र प्रोग्राममा रहेर आज विशेष गरी तपाईँहरूको प्रतिभालाई लिइराखेको छु। मैले तपाईँभित्र केही प्रतिभाहरू छ भनेदेखि चाहिँ हामीलाई फोन गर्नुहोला यति बेला 0556563332 र 0556563333 यो बाटो एकदमै खुल्ला छ तपाईँको लागि र रमाइला खालका गीत सङ्गीतहरू पनि तपाईँको लागि हामीले यति बेला प्रस्तुत गरिराखेका छौँ र एउटा आवाजलाई तपाईँको माझमा हामी फेरि पनि अगाडि जोड्छौँ, त्यस पछाडि आउने नै छ। शिर सजाउने फूल खोज्दै कुन कुनामा भएन मैले गुलाबकै फूल पाउँदा पनि टिपेर शिर सजाएन मैले गुलाबकै फूल पाउँदा पनि टिपेर शिर सजाएन मैले शिर सजाउने फूल खोज्दै सजाउने फूल खोज्दै शिर सजाउने फुल खोज्दै कुन कुनामा धरिन मैले आवाज तपाईँको लागि छोड्दै आजको प्रोग्रामबाट पनि अब हामी बिदा हुनुपर्छ। यतिन्जेलसम्म तपाईँ हामीसँगै रहिदिनु भयो तपाईँ सम्पूर्णमा धन्यवाद छ। त्यस्तै गरी फोन गर्नुहुने तपाईँलाई पनि धन्यवाद र प्राविधिक साथको लागि राजलाई धन्यवाद भन्दै आजको प्रोग्राम जस्ट फर इन्जोयबाट म प्रतीक्षा पनि सुटिन्छु। हवस् त नमस्कार। झरी पर्यो आँखा भरे छतल किँदै नदी सरी झरी पर्यो आँखा भरे छतल किँदै नदी सरी टुट्यो जब सास जानो को तारा सरी सम्झनको तारेरी तिम्रक आँसुमा परेरी सम्झनको तारेरी तिम्रक आँसुमा तिमीलाई नै गुडेको शून्य मेरो मनमा सधैँ तिमीलाई नै गुडेको थिए इच्छा सार दबाएर जिन्दगीलाई मोडेको थिए नपाई ओली झर्यो लत्रिएको फुल सरी फुल्न नपाई ओली झर्यो लत्रिएको फुल सरी।